go pohor ko sala pohor ko sala ko sala de dina unno phul mala yo tihar ma paina de de amma dherai bhayo gau farki na go timrai hat ko ma kha ma le la pohor ko sala pohor ko sala ko sala de dina unno phul mala yo tihar ma paina de de amma dherai bhayo gau farki अर्को साल आउँछु म अर्को साल आउँछु म तिम्रै हातको भाइ टिका लाउँछु म यो तिहारमा पाइना दिदी आउला धेरै भयो गाउँ फर्किन गो तिम्रै हातको माखा माले लाउला अर्को साल आउँछु म अर्को साल आउँछु म तिम्रै हातको भाइ टिका लाउँछु म यो तिहारमा पाइना दिदी आउला धेरै भयो गाउँ फर्किन गो तिम्रै हातको माखा माले लाउला धेरै भयो गाउँ फर्किन गो तिम्रै हातको माखा माले Thank you. تصدير لاي لاومو تصدير لاي لاومو تيغار تساكينا غرامو يوتي هرما پاينا بيبي الله ديري بھائيو گو فرقينا کو امرائي حد کو مخا مالينا تصدير لاي لاومو تصدير لاي لاومو تيغار تساكينا غرامو يوتي هرما پاينا بيبي الله